أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع کل سے ہی جڑا ہوا ہے اور ہیپاٹائٹس کے اوپر ہم نے کل بات کی، اس کی علامات آپ کو بتائی، اور آج ہم دواؤں کو آپ کے سامنے رکھیں گے کہ ہیپاٹائٹس بی اور ہیپاٹائٹس سی میں کیا طب یونانی اور طب نبوی سے دوائیں مستعمل ہو سکتی ہیں یا اس میں کارگر ہو سکتی ہیں. پہلی اور بنیادی بات یہ کہ ہیپاٹائٹس سی اور بی میں جو واضح فرق ہے کہ ہیپاٹائٹس بی جو ہے وہ صرف جگر کو متاثر کرتا ہے اور ہیپاٹائٹس سی جو ہے وہ اسپلین یا تلی کو بھی متاثر کرتا ہے، اور اس میں تلی کی بھی پرفیکشن خراب ہو جاتی ہے. اور بنیادی طور پہ جو چیزیں اس میں اگر ڈائگنوز ہو جاتی ہیں کہ آپ کو ہیپاٹائٹس بی ہے یا سی ہے، لیکن دوائیں عموماً وہی ہوتی ہیں جو کہ سی اور بی کے لیے ایک ہی دوائیں کہلاتی ہیں. اس میں بڑی اہم چیز یہ کہ پرہیز کے بارے میں ہم نے کل بات نہیں کی کہ پرہیز میں خاص طور پہ سبزیوں میں ایسی چیزیں جو بادی ہوں، جیسے اروی ہو گئی، جیسے بیگن ہو گیا، جیسے گوبھی ہو گئی، یہ چیزیں جو کہ بادی ہیں ان کا استعمال بالکل ترک کر دینا چاہیے. اور اس کے ساتھ اگر پتے والی سبزیاں بھی بند کر دی جائیں جو پتے پر ہوتی ہیں مشتمل، جیسے کہ قلفہ ہو گیا، جیسے پالک ہو گئی، ان سب کو بھی پرہیز میں رکھیں. اسی طریقے سے گائے کا گوشت جو ہے وہ بالکل بند کر دینا پڑے گا، اور جھینگے ہو گئے، یہ بالکل بند کر دینے ہوں گے. اسی طریقے سے مرچ، مسالے، چٹپٹی چیزیں جو آپ استعمال کرتے ہیں انہیں ترک کر دینا چاہیے، پھیکی چیزیں استعمال کرنی چاہیے. ہیپاٹائٹس میں دو لفظ ہیں، ہیپا کا مطلب جگر ہوتا ہے اور ٹائٹس کا مطلب اس میں ورم کا آ جانا ہو جاتا ہے. ہیپاٹائٹس بی اور سی میں ایک ایسا جرثومہ ہوتا ہے جو جگر کو مسلسل ڈیمیج کر رہا ہوتا ہے اور وقت کے ساتھ ساتھ ہمیں محسوس نہیں ہوتا، اور ہم وہی روٹین کی غذائیں کھاتے ہیں. تو جیسے ہی اگر آپ کو ڈائگنوز ہو تو پرہیز آپ کے لیے لازمی ہے کہ آپ پرہیز کریں، اور کوشش یہ کرنی ہے کہ اس میں ٹینشن اور ڈپریشن والے معاملات یا ورک جو ہوتا ہے وہ بھی اگر کم کر دیا جائے تو بہتر ہوتا ہے. اس میں آج جو ہم آپ کو دوائیں بتائیں گے وہ سکرین پر بھی آئیں گی. اس میں پہلا نسخہ جو آپ کو بتائیں گے وہ بڑا آسان سا ہے اور بہت ہی اس وقت اس کا موسم بھی ہے. مولی اس سلسلے میں بڑی عمدہ چیز ہے کہ مولی کے پتے لے لیے جائیں، تقریباً 5 عدد مولی کے پتے لے لیے جائیں اور ان کو کسی بھی طریقے سے اس کا جوس نکال لیا جائے، اور وہ جوس تقریباً 1 پیالی کم سے کم یا زیادہ سے زیادہ 1 گلاس نکال لیجئے، اور اس کو چھوٹی سی پتیلی میں ڈال کر اور گرم کیجئے. جب آپ اس کو گرم کریں گے تو وہ ایک کچرا سا اس میں اوپر کی طرف آ جائے گا. اس کے بعد اس کو چمچے سے ہٹا کے یا چھان کر یہ پانی جو ہے آپ کو نکال کر اس کو گرم کر لیں، چھان لیں، اور 1 پیالی صبح اور 1 پیالی شام آپ اس پانی کو لیجئے. اس سے جگر کے معاملات، چاہے وہ ہیپاٹائٹس بی ہو یا ہیپاٹائٹس سی ہو، اس کے لیے بہت عمدہ رہتا ہے. عموماً جو یرقان والے معاملات بھی ہو جاتے ہیں جس میں ایس جی پی ٹی اور اے ایل ٹی وغیرہ خاصا بڑھ جاتا ہے، تو اس میں بھی یہ بہت عمدہ چیز ہے کہ اسے آپ استعمال کریں، کہ مولی کے پتوں کا پانی جو ہے اسے استعمال کیا جائے. اور اسی طریقے سے اگر اس کے ساتھ مولی اور گاجر کی سیلڈ جو ہے وہ استعمال کی جائے کھانے میں، اور ہمیں کوشش یہ کرنی چاہیے کہ رات کے وقت مولی کا استعمال نہ کریں، یہ جو پتے ہیں اس کا پانی آپ پی سکتے ہیں. اسی طریقے سے ایک اور نسخہ آج آپ کے سامنے پیش کرنا چاہتا ہوں جو کہ طب نبوی سے منسلک ہے، اور اس نسخے کے بھی بڑے بڑے فائدے ہیں اور کافی لوگوں کو ہیپیٹائٹس بی اور ہیپیٹائٹس سی کور ہوا ہے اور کافی لوگ 20-20 سال سے اس نسخے کا استعمال کر رہے ہیں الحمدللہ، اور وہ بہتر کی طرف ہی ہیں اور ان کو کوئی ایسا کرونک مسئلہ نہیں ہوا. ہیپیٹائٹس بی اور سی کے دونوں مریض اسے استعمال کر سکتے ہیں. نسخہ آپ کے سامنے میں نسخہ نمبر 2 بتاتا ہوں. اس میں قسط شیری ہے 100 گرام، اس میں کاسنی کے پتے ہیں 50 گرام اور مہندی کے پتے ہیں 50 گرام. کوشش کرنا ہے کہ اس میں جو مہندی کے پتے اگر تازہ مل جائیں تو ٹھیک ہے، اگر نہیں تو سوکھے پتے جو ہے بازار میں مل جاتے ہیں. تو یہ آپ کو دوبارہ بتا دوں، قسط شیری 100 گرام، کاسنی کے پتے 50 گرام اور مہندی کے پتے 50 گرام، تینوں کو یکجا کر کے اچھی طریقے سے پاؤڈر بنا لیجئے اور ان سب کو ملا کر پاؤڈر بنا لیں اور 6 ہفتے تک 5 گرام صبح اور 5 گرام شام کو استعمال کریں. اس کے استعمال کا طریقہ گو کہ پانی ہی ہے، لیکن اگر اس کو نمبو پانی کے ساتھ استعمال کیا جائے جسے ہم سکنجبین کہتے ہیں، تو یہ ایک اضافی چیز میں بتا رہا ہوں کہ نمبو کا استعمال ہیپیٹائٹس یا جگر کے مریضوں میں جو ورم ہو یا جگر کے دوسرے علامات ہوں اس میں بہترین رہتا ہے. اور اس کو صبح اور شام نمبو پانی کے ساتھ آپ استعمال کریں. کوشش کریں کہ نمبو پانی میں جو ہے آپ چینی کا استعمال نہ کریں تو وہ زیادہ بہتر ہے. اس میں شربت سندل کا استعمال اگر کیا جائے تو بہت اچھا ہے کہ آپ نمبو میں شربت سندل آپ ملا لیجئے، اس سے جگر کو ٹھنڈک بھی ملتی ہے. تو اس دوا کا استعمال نمبو پانی کے ساتھ کیا جائے جو میں نے ابھی آپ کے سامنے عرض کیا. اسی طریقے سے تیسرا نسخہ بھی آپ کو آج ہم دیں گے جو کہ بڑا آسان ہے، اور اس میں یہ کرنا ہے کہ 2 چیزیں ہیں. پہلے اوپر والے نسخے میں میں نے کاسنی کے پتے میں نے برگ بتائے، اور یہاں پر بیچ میں بتا رہا ہوں تخم کاسنی لے لیجئے اور تخم خیارین، ان دونوں کو آپ ہم وزن لے کے پسوا لیجئے اور تقریباً آپ 200 گرام لے لیجئے، لیکن اس کی ایک وقت کی خوراک 25 گرام ہوگی، یعنی کہ 25 گرام تخم کاسنی اور 25 گرام تخم خیارین، ان دونوں کو اچھی طریقے سے پیس لیجئے. اس کو میں تھوڑا سا چاہیں تو پانی ملا لیجئے، اور جب یہ پس جائے تو اسے جو ہے 1 گلاس پانی میں اچھی طریقے سے گھول کے اور صبح کے وقت بھی اور شام کو کم از کم 8 گھنٹے بعد دوبارہ آپ اس کو پی سکتے ہیں. ان دواؤں کے فائدے آلریڈی ہم دیکھ چکے ہیں اور کافی لوگوں پر آزما بھی چکے ہیں، اور الحمدللہ اس وقت پوری دنیا کے اندر ہیپیٹائٹس کے جو مریض ہیں وہ ان کو استعمال کر رہے ہیں. اس میں عموماً آپ نے دیکھا کہ میں نے کئی پروگرام میں عام لوگوں کو بھی جن کو جگر کا مسئلہ یا ہاضمے کا مسئلہ ایک نسخہ میں بتاتا ہوں، تو وہ اگر آپ لوگ لے لیں، چونکہ وہ کئی دفعہ بتایا جا چکا ہے لیکن آج بھی بتا دیتا ہوں کہ جو ہیپیٹائٹس بی اور سی کے مریض ہیں وہ سوکھا آلو بخارا 50 گرام، سوکھا اناردانہ 50 گرام اور زرشک 50 گرام، یہ 3 چیزیں پانی میں اچھی طریقے سے ابالنے، اور ابالنے کے بعد اس کا پانی جو ہے وہ آپ محفوظ رکھیں فریج میں، اور یہ اگر آپ 1 پیالی صبح 1 پیالی شام پئیں گے تو اس سے بھی جگر کی ایکٹیویٹی بہتر ہوتی ہے، بھوک کے معاملات جو ہوتے ہیں وہ بہتر ہوتے ہیں. وہ بچے جو عموماً بھوک نہیں لگتی کمزور ہو رہے ہیں ان لوگوں کے لیے اس میں چینی ملا کر ایک شربت سا بنا لیا جائے تو وہ بھی آپ دے سکتے ہیں. لیکن یہ جو نسخہ میں نے آپ کو دیا ہے کہ تخم کاسنی اور تخم خیارین کا، اسے آپ دونوں کو انڈیویجول ہی پینا ہے کہ ان دونوں کو ملا کر اور آپ استعمال کریں. اسی طریقے سے جیسے میں نے عرض کیا کہ اپنے کھانوں کے اندر کوشش یہ کریں کہ وٹامن سی کی انٹیک زیادہ ہو. اب میں نے یہ کئی دفعہ تذکرہ کیا کہ جگر کے معاملے میں سب سے اچھی قوم یا سب سے بہتر جو رزلٹ آیا ناسا میں امریکہ کے اندر، جب یہ پوری سروے رپورٹ سامنے آئی تو اس میں بتایا گیا کہ کچھ ایسے گروہ ہے کہ جن کے جگر بہت اچھے ہیں اور ان کے جگر 60 سال کی عمر تک کے جو ہے بڑے ایکٹیو ہیں، انہیں کسی قسم کی بیماری نہیں ہے. تو تحقیق پہ پتہ چلا کہ وہ انڈیا میں حیدرآباد دکن کے لوگ ہیں، اور وہ لوگ چونکہ اپنے کھانوں میں چٹنیاں اور کھٹی چیزیں، خاص طور پہ املی، آلو بخارے کی چٹنی، پودینے کی چٹنی، یہ سب چیزیں اپنے کھانوں میں لازمی رکھتے ہیں، یعنی کہ یہ لازم ہے۔ دیکھیے جو ٹیسٹ برڈس ہوتے ہیں ان کے لیے بہت ضروری ہوتا ہے کہ ایسی چیز جس سے آپ کے زبان کے نیچے جو گلینٹ ہیں، یہ گلینٹ جو ہیں وہ مرکزیت ہے جو ہمیں بھوک لگاتے ہیں، اور یہ گلینٹ کے اندر باقاعدہ ایک طریقے سے رس نکلتا ہے، یا آپ کہہ لیں تھوک نکلتا ہے، یا ایک وہ ایک ایسی چیز ہوتی ہے کہ آپ کو یہاں پہ اندر پانی آ جاتا ہے۔ تو وہ جب ہوگا کہ جب آپ کے دسترخوان پہ سرکہ رکھا ہو، اچار رکھا ہو، کوئی کھٹی چیز ہو، جیسی آپ کے سامنے املی آتی ہے، املی کا تذکرہ آتا ہے، تو وہ گلینڈز ایکٹیویٹ ہو جاتے ہیں۔ تو یہ کوئی معمولی بات نہیں ہے۔ آج ڈاکٹر یہی تحقیق کر رہے ہیں کہ آخر اس زبان کے نیچے جو ٹیسٹ کے جو یہ آتے ہیں، یہ بعض دفعہ بلاک کیوں ہو جاتے ہیں۔ اس کی وجہ یہ ہوتی ہے کہ دو ایسی شریانیں ہیں کہ جہاں پر جو تھوک ہوتا ہے، لعاب ہوتا ہے، وہ اندر باقاعدہ جم کر اور پتھری بن جاتا ہے۔ ابھی میرے سامنے میں نے شاید آپ کو بتایا ہو کہ ایک لڑکا، اس کی عمر کل مشکل سے 20 سال، اور اس کے نیچے زبان کے باقاعدہ دو پتھریاں آپریٹ کر کے نکالی گئیں۔ تو یہ اس چھوٹی چھوٹی چیزوں کو معمولی نہ سمجھا کیجیے۔ اپنے کھانوں کے ساتھ ہمیشہ وٹامن سی جو ہے اس کے ٹوٹکے بھی استعمال کیا کریں۔ ایک چوتھا نسخہ آپ کو بھی بتاتے ہیں کہ یہ آپ کو استعمال کرنا ہے ہیپیٹائٹس بی اور ہیپیٹائٹس سی کے لیے۔ یہ آپ کے سامنے پیش خدمت ہے۔ اس میں میتھی دانہ 10 گرام ہے، چھوٹی الائچی 2 عدد ہے، اور دھنیے کی گری جو ہے وہ تقریباً 2 گرام کے قریب ہے۔ اس میں عدد لکھ دیا ہے کے سامنے اسکرین پہ آ رہا ہوگا، لیکن یہ دھنیے کی گری 2 گرام ہیں۔ دھنیے کی گری چھوٹے چھوٹے سے دانے ہوتے ہیں، عموماً پان میں لوگ استعمال کرتے ہیں۔ یہ آپ نسخہ تینوں چیزوں کو، الائچی کے دانے اور تمام چیزوں کو آپ اچھی طریقے سے پیس لیجئے، اور پیسنے کے بعد آپ اسے روزانہ کھائیں گے۔ جو ہم نے آپ کے سامنے چیز رکھی، یہ ایک خوراک ہے، یعنی کہ 10 گرام کے بجائے آپ اسے 200 گرام پسوا لیجئے، اور چھوٹی الائچی 2 کے بجائے تقریباً 20 الائچی کر لیجئے، اور دھنیے کی گری جو ہے 2 کے بجائے 25 گرام کر لیجئے۔ تو یہ نسخہ آپ بنا لیجئے، اور اس میں تقریباً 12 گرام یا 15 گرام، یعنی کہ تقریباً 1.5 چمچہ جو ہے آپ اس کو لیں گے صبح کے وقت اور شام کے وقت۔ تو یہ اس کے اندر یہ خاصیت ہے کہ جو میتھی دانہ ہے یہ بڑی عمدہ چیز ہے، الائچی کے دانے بہت عمدہ چیزیں، اور دھنیے کی گری میں جو ٹھنڈک ہوتی ہے یہ آپ کے جگر کے لیے بہت اچھی دوا ثابت ہوگی۔ اسی طریقے سے ایک اور چیز آپ کو آج یہ نسخہ بتا دیتے ہیں کہ یہ جو جگر کے مریض ہیں، چاہے ہیپیٹائٹس اے ہو، بی ہو، سی ہو، اور ڈی جو ڈیلٹا کہلاتا ہے، لیکن اس میں جو سب سے خطرناک ٹائپ ہے وہ بی اور سی ہے، اس میں آپ ایک سموتھی بنا لیں، اور اس کو بجائے یہ کہ دوپہر کا لنچ کیا جائے، اس کو آپ سموتھی بنا کے اور اسے باقاعدہ چمچے سے کھائیے۔ اس کا بھی نسخہ حاضر خدمت ہے۔ اس میں کھیرا 100 گرام ہے، کہ آپ نے اس میں کھیرا لے لینا ہے، ارکے گلاب اس میں آدھی پیالی لینی ہے، اور لیمو 1 عدد۔ کرنا یہ ہے کہ کھیرے کے باریک ٹکڑے کر کے گرینڈر میں ڈال دیں، اور اس میں یہ جو آپ آدھی پیالی ارکے گلاب ڈال رہے ہیں یہ لے لیجئے، اور دوسرا ہے کہ 1 لیمو، ان تینوں چیزوں کو ایک جگہ ڈال کے اور اس میں اس کو اچھی طرح گرینڈ کر لیجئے۔ گاڑی گاڑی سی جو ہے ایک سموتھی سی بن جائے گی۔ ارکے گلاب میں آپ جب اس کو پیسیں گے کھیرے کو، اور آخر میں اس میں لیمو ڈال دیجئے، اور 6 ہفتے تک یہ تمام نسخے آپ لیں گے، اور یہ سموتھی بھی استعمال کریں گے، جس سے آپ دیکھیں گے کہ نریشمنٹ رہے گی، اور جگر کے اوپر زور نہیں پڑے گا۔ جگر کی جو بیماری اور جو گرے اس میں پڑ گئی ہیں ہیپیٹائٹس کی وجہ سے، جو ورم آ گیا ہے، اس کو کم کرنے کے لیے یہ تمام نسخے بڑے سستے اور بڑے آسانی سے ملنے والے نسخے ہیں، جن کو آپ استعمال کر سکتے ہیں۔ تو ناظرین، یہ آپ کے سامنے ہم نے یہ نسخے پیش کیے، اور اسے آپ بغور آپ نے نوٹ بھی کر لیا ہوگا۔ یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھ رہے ہیں۔ ملتے ہیں آپ سے مختصر سے وقفے کے بعد۔ السلام علیکم ورحمۃ اللہ۔ السلام علیکم ورحمۃ اللہ۔ وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ پروگرام حکمت اور صحت میں ہم آپ کی کالز کو بغور سنتے ہیں، اور اس کے بعد اس کا جواب دیتے ہیں۔ آپ سے ایک بڑی اہم درخواست یہ ہے کہ ہمارے پاس جب بھی آپ کال کریں، اپنا ٹی وی کی آواز بند کر دیا کیجئے، کیونکہ جب ٹی وی کی آواز میں آپ اس شوق میں کہ ہم اپنی آواز سن سکیں تو ہمیں آواز نہیں آ پاتی اور صرف وقت ضائع ہوتا ہے، اور کئی کالر جو لائن میں ہوتے ہیں ان کو بھی ہم نہیں سن پاتے. تو آپ سے یہ درخواست ہے کہ ٹی وی کی آواز بند کر دیا کیجئے. ہمارے پاس ایک کالر، ان سے بات کر رہے تھے، انڈیا سے ہمارے پاس کالر ہے. السلام علیکم. جی وعلیکم السلام. جی کون صاحبہ، کہاں سے؟ جی ہم افروز بول رہے ہیں. ہم نے آپ کے پاس کال کیا تھا تو وہ کولیسٹرول کا اور قبض کا امی کا بتایا تھا، تو آپ نے کہا 5 عدد انجیر بتایا تھا، تو ٹائم بتا دیجیے کس ٹائم پہ کھانا ہے. اچھا تو کولیسٹرول، افروز صاحبہ کہاں سے بول رہی ہیں، انڈیا سے؟ جی انڈیا سے. ہم نے بہت پہلے کال کیا تھا آپ کے پاس. آپ صرف یہ بتا دیجئے کہ انجیر کس وقت کھانی ہے. انجیر جو ہے صبح ناشتے میں ان کو دیجئے. اور ڈاکٹر صاحب یہ بھی پوچھنا ہے کہ ابھی ہمیں کو فیور بہت آ رہا، ملیریا ہو گیا تھا اور کمزوری بہت ہے، تو کیا کھا سکتے ہیں ایسے میں بھی؟ جی اس سے فائدہ ہی ہوگا، اور جو میں نے کولیسٹرول کم کرنے کا نسخہ بتایا ہوا ہے اس میں یہ ہے کہ 1 عدد سانچی پان، 40 پتیاں پودینے کی اور ادرک کا 2 انچ کا ٹکڑا، ان تینوں چیزوں کو رات کو کس کٹوری میں پانی میں بھگا دیجئے اور صبح ابال کر چھان کر یہ 1 گلاس پانی میں والدہ کو دیجئے. اس سے تو بہت تیزی سے انشاءاللہ کولیسٹرول کنٹرول. ڈاکٹر صاحب ابھی کچھ دنوں پہلے انجیر کھا تو رہی تھی لیکن ان کے نا مطلب کف سے خون نکل رہا تھا، گلے سے خون، جیسے تھوکتی تھی نا تو خون نکل رہا تھا. تو آپ انجیر کا دینے کا طریقہ یہ ہے، اگر وہ نہیں چبا سکتی ہیں یا پرابلم ہو رہا ہے تو آپ انجیر کو جو ہے تھوڑے سے دودھ میں ابال کے بالکل حلوہ سا بنا کر دیجئے، تو اس سے انشاءاللہ تعالی یہ مسئلہ نہیں ہوگا. آپ کی کال کا بہت بہت شکریہ، اللہ تعالی آپ کی والدہ کو صحت دے. ہاں پہ ایک اور کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ میں مہنور ملتان سے بات کر رہی ہوں. جی مہنور سوال بتائیے. حکیم صاحب میرے چہرے پر نا بہت زیادہ تل ہیں کالے کا رنگ کے. اچھا تو اگر یہ ختم ہو سکتے ہیں تو آپ کچھ بتا دیں. چلیں ٹھیک ہے جناب، آپ کی کال کا بہت بہت شکریہ، آپ کو ہم جواب دیتے ہیں. ہمارے پاس کالر ہے. السلام علیکم. وعلیکم السلام. علیکم جی. جی وعلیکم السلام، کون صاحب کہاں سے؟ حکیم صاحب میں لاہور سے طارق بول رہا ہوں. جی سوال بتائیے طارق صاحب. سوال جناب یہ ہے، میری بچی ہے 20 سال کی عمر ہے اس کی. ٹھیک. اور جسم جو ہے نا بہت وزن بھاری ہو رہا ہے. اچھا اچھا جی جی ٹھیک ہے. اور یہ ہے کہ وہ کبھی خراٹے بھی اس کو آتے ہیں. اچھا ہاں جی. اور وزن کافی زیادہ بھر بھر رہا ہے. چلیں ٹھیک ہے انشاءاللہ میں آپ کو بتاتا ہوں. آپ کی مہربانی، اس کا جواب دے دیں. شکریہ. السلام علیکم. وعلیکم السلام جناب. ہمارے پاس جو پہلی کالر تھی انڈیا سے فروز صاحبہ، اور ان کو میں نے جواب اس لیے دے دیا کہ شاید ان کو کوئی مسئلہ نہ ہو. کولیسٹرول کے بارے میں انہوں نے سوال کیا تھا. انجیر جو میں عموماً بتاتا ہوں کہ انجیر کا جو خاصہ ہے، سب سے بڑا فائدہ یہ ہوتا ہے کہ انجیر اصل میں طب نبوی کی ایک بہترین دوا بھی ہے، اور آپ صلی اللہ علیہ وسلم نے اس کے بارے میں بتایا کہ یہ بواسیر کا خاتمہ کر دیتی ہے اور یہ گٹھیا کے لیے بھی اچھی ہے. تو عموماً جب یہ بواسیر کے مسئلے بھی زیادہ ہو جائیں تو اس کے لیے ایک بہترین دوا ہے، اور قبض کے لیے بہت اچھی دوا ہے. جہاں تک کولیسٹرول کا تعلق ہے، اس میں میری اپنی ذاتی جو ہے وہ تجربات ہیں، اس میں یہ کہ جب انجیر کھایا جائے اور بادام کے کچھ دانے لیے جائیں تو کولیسٹرول، گڈ کولیسٹرول بڑھ کے اور بیٹ کم ہو جاتا ہے اور کولیسٹرول بہتر ہو جاتا ہے. دوسری کالر ہمارے پاس مہنور صاحبہ ہیں ملتان سے، اور انہوں نے بتایا کہ چہرے پر تل ان کو ہے. دیکھیں بات یہ ہے کہ چہرے پر تل ہونے کی وجوہات ہوتی ہیں، جو فیٹس ہوتے ہیں، جو چکنائی ہوتی ہے، وہ کہیں نہ کہیں پر وہ اپنے اسپاٹ بنائی جاتی ہے. اور کوشش کریں کہ آپ چکنی اور تلی ہوئی چیزوں کا استعمال بالکل نہ کریں. حب الرشاد اس سلسلے میں ایک بہترین دوا ہے. حب الرشاد، قسط شیری دونوں کو ہم وزن ملا لیجئے، اور مکس فروٹ کا سرکہ جو ہے اس سے ملا کے وہ تل پہ لگائیے، اور دھوبی سوڈا جو ہوتا ہے وہ آپ لے لیں، اور جو پان والے کے پاس چونا ملتا ہے دھوبی سوڈا اور چونا ملا کے تلوں پہ جہاں ختم نہیں ہو رہا ان جگہوں پہ لگائیے، اس سے بھی آہستہ آہستہ وہ ختم ہو جائیں گے. ہمارے پاس ایک کالر ہے، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. ہیلو السلام علیکم. وعلیکم السلام، کون صاحبہ کہاں سے؟ جی میرا نام میری ہے، میں کراچی سے بات کر رہی ہوں. جی جی جی میرے بیٹے کا مسئلہ ہے. میرا بیٹا 4.5 سال کا. ٹھیک. اس کو 3 مہینے ہو گئے، اس کو نا انفیکشن ہوا تھا، چیسٹ انفیکشن. तो उसकी वजह से उसको खांसी जा ही नहीं रही है बिल्कुल। अच्छा ना, उसको डॉक्टर से एंटीबायोटिक्स तो एंटीबायोटिक्स दे रहे हैं, मैंने डॉक्टर उसका खून टेस्ट करवाया तो उसके प्लेटलेट्स बड़े हुए आए थे। अच्छा, और खून की कमी भी उसकी बहुत थी, तो उस वजह से डॉक्टर ने फिर उसको एंटीबायोटिक दिया था, आयरन का सिरप ना, उसके बाद उसको भी हमने होम्योपैथिक वाले को दिखाया तो वो कह रहे चेस्ट पूरा भरा हुआ है इसका, इसको एंटीबायोटिक दे के दवा दिया गया है तीन, जिसकी वजह से उसको बहुत ज्यादा उल्टियां हुई, उल्टियों से उसको कफ तो बहुत निकला, लेकिन वो बच्चा मेरा इतना कमजोर हो गया कि मैं आपको क्या बताऊं कि अभी एक महीने से वो स्कूल भी नहीं जा रहा, और अभी इसको जब मैं दोबारा डॉक्टर के पास लेके गई कि उसकी वोमिटिंग रुक नहीं रही इतनी, तो उसने बोला इसको है ना मुंह से जो एंटीबायोटिक दिया ना सारी दवाइयां एक साथ हो गई तो इसको असर नहीं कर रही है, तो उन्होंने जेंटिसन का कोर्स लिख दिया इसको, तभी आज 6 दिन हो गए इसको जेंटिसन लग रहा है, आज आखिरी लगेगा। तो मेरा ये कि इसको मेरे डॉक्टर से कहा था अगर इसका कोई जिगर वगैरह का मसला है तो आप मेरे को ना क्या नाम है कोई कहते हो, डॉक्टर कह रहे हैं जिगर का खांसी से कोई ताल्लुक नहीं होता, तो मेरा ये है कि अगर इसको कोई जिगर का मसला है, या देखो मैंने कल आपके ना क्लिनिक पे कॉल भी करी थी तो मेरी आपसे बात नहीं करवाई गई, असल में आपका क्लिनिक इतना दूर है कि मैं आ नहीं सकती। ठीक है, इंशाल्लाह मैं जवाब दूंगा, और बात बहुत शुक्रिया आपकी कॉल का। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम। कौन साहब कहाँ से? सर नदीम हैदराबाद से। जी नदीम साहब, सर ये मेरे बेटा और मेरी बेटी है और मेरी मिसेज हैं। जी जी। इनको दाने निकलते हैं गर्मियों में, जैसे कि वाइट वगैरह पस हो जाते हैं, मोहिड़ वगैरह जैसे होता है। जी जी। तो वो निकलते हैं, उसके बाद फटते हैं, फिर वो निकलता है, वो बड़ा तकलीफ दे होता है, हर गर्मियों में निकलता है, डॉक्टर को भी दिखाया तो कोई फर्क नहीं आता, तो प्लीज इसका कोई हो तो मुझे बताएं। चलें ठीक है जनाब, आपको बताते हैं। आप पास एक कॉलर मौजूद है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहां से? जी मैं अंजुम बात कर रही हूं क्वेटा से ना। जी फरमाइए। तो हकीम साहब मेरे यूट्रस के बाहर जो है वो रसौलियां हैं। जी जी। और मेरे वो भी है, यूरिन का कलर बहुत खराब है, पीला पीला सा इस तरह जैसे मटिया। एज बताइए अपनी अंजुम। मेरी 37। 30 ठीक है जनाब, चलो आपको बताते हैं। आप पास एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। कॉल मेरे ख्याल से ये ड्रॉप हो गई है। लाहौर से तारिक साहब थे और उन्होंने बताया कि 20 साल इनकी बच्ची है और उसका वज़न जो है मुसलसल बढ़ रहा है, और इसमें एक और चीज़ उन्होंने कही कि खराटे भी आ रहे हैं, जो मोटापा है उसको ख़त्म करने के लिए इंशाल्लाह ताला ये आप दवा कारगर रहेगी बच्ची के लिए। आप लिख लीजिए बर्ग सुदाप 100 ग्राम, सफ़ेद ज़ीरा 100 ग्राम, तुरबत सफ़ेद 100 ग्राम और सौंठ 100 ग्राम, ये चार चीज़ें मैंने आपको लिखवाई हैं। दोबारा बता देता हूँ, हम वज़न लेनी है बर्ग सुदाप, सफ़ेद ज़ीरा, तुरबत सफ़ेद और सौंठ। तो ये चीज़ें जो है हम वज़न पिसवा लीजिए और एक चाय का चमचा भर के 5 ग्राम के करीब सुबह और 5 ग्राम शाम को जो है आप उस बच्ची को दीजिए। जहाँ तक खराटे का ताल्लुक है उसके लिए रोगों ने कलौंजी नाक के नथने में रोज़ आना शाम के वक्त 2-2 कतरे डाल दिया कीजिए, और अमलतास और इसको अंदर जो गूदा होता है रीठा के छिलके और अमलतास, इन दोनों को हम वज़न लेके पानी में उबालें एक गिलास और उसके बाद छान के इससे गरारे करवाएं, इंशाल्लाह कुछ दिनों में जो है अंदर गले की सूजिश भी बेहतर हो जाएगी और खराटे बेहतर हो जाएंगे। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, लाहौर से सुंदस बात कर रही हूँ। सुंदस जी, मेरा ना कुछ एक महीना पहले मेरी तबीयत थोड़ी इन्फेक्शन हो गया था, जस्ट इन्फेक्शन, और उस वजह से डॉक्टर ने मुझे क्लैरिसिट और रूलिंग वगैरह मेडिसिन दी थी। ठीक। और जस्ट 7 दिन मैंने वो खाई और उसके तकरीबन 2-3 दिन बाद मुझे मेदे का प्रॉब्लम शुरू हो गया, और वो इतना सीवियर हो गया कि वो मेरे से सुबह नमाज के वक्त जब उठती थी खाली मैदा होता था, वो मेरे से तकलीफ बर्दाश्त नहीं होती थी। अब तकरीबन 5-6 दिन पहले जो है ना वो 10 दिन पहले मेरी वो इतनी की सीवियर पेन हुई कि फिर मुझे हॉस्पिटल में गई, उन्होंने इंजेक्शन वगैरह लगाए, मुझे नहीं लग रहा था कि बच्चों के पीछे पसलियों तक पेन चला गया था। ठीक। तो वो अब मैं मेडिसिन ले रही हूँ, लेकिन मैं कोई सख्त चीज ले लूँ ना, कोई जैसे बादाम ले लिया, कोई सख्त कोई सैलेड में कोई चीज ले ली, वो जैसे ही मैं खाती हूँ मेरे मेदे में बहुत शदीद मिर्च मसाले से, मिर्च मसाला वैसे भी कम यूज करती हूँ लेकिन मिर्च मसाले से उतना शदीद पेन नहीं होता जितना कोई सख्त चीज खाने से मसला होता है। मुझे थायराइड का भी मसला है और मेरा वेट जो है वो मैं कोशिश करती हूँ कम रहे, कोई तली हुई चीजें वगैरह भी कम यूज करती हूँ लेकिन फिर भी वजन जो है ना वो मेरा बहुत कम नीचे आता है और फिर वो फौरन ऊपर चला जाता है। तो मैंने कहना था उम्र बता दीजिए सुंदस। मेरी उम्र 31 30 साल 31। ठीक है मैं आपको जवाब देता हूँ, बहुत शुक्रिया आपकी कॉल का। जी अस्सलाम वालेकुम। वालेकुम जी, कौन सा, आप कहाँ से? यासिर बात कर रहा हूँ, मुल्तान से। जी बताइए जनाब, क्या सवाल? इच्छा है कि मुझे 2-3 माह पहले ब्लड प्रेशर हुआ था। अच्छा, तो ये ब्लड प्रेशर इतना यानी मैं बेहोश होने वाला हो गया था। ठीक, उसके बाद ऐसा फील होता है जैसे जिस्म से जान ही निकल गई है, कमजोरी कमजोरी की फील होती है। ब्लड प्रेशर मेरा अब ठीक है बिल्कुल। अच्छा बेहतर, सारे टेस्ट करवाए हैं, वो क्लियर है। ठीक है जनाब, आपको जवाब देते हैं। हाँ पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम, आपकी आवाज नहीं आ रही हमें। अस्सलाम वालेकुम सर। जी वालेकुम अस्सलाम, कौन सा, आप कहाँ से? सर मैं अमीर बख्श बोल रहा हूँ कराची से। जी फरमाइए सवाल। सर आज से 20 साल कबल जो है मुझे बवासीर का प्रॉब्लम हुआ था। ठीक, तो छोटा छोटा मोटा मैंने इलाज करवाया, फिर डॉक्टर ने मुझे कहा कि आप ऑपरेट करवा लें, तो मैंने फिर ऑपरेट भी कराया लेकिन मुझे आराम नहीं आया। अब मसले मेरे बाहर आ रहे हैं, मैं ड्राइवर हूँ तो इसलिए बड़ा प्रॉब्लम क्रिएट होते हैं मेरे लिए। कोई ऐसी अच्छी चीज दवाई बताएं आप तो बड़ी मेहरबानी होगी। और मेरी छोटी बेटी है जिसकी तकरीबन 11 साल उम्र है और उसका खाना पीना बिल्कुल ही कम है, बहुत कमजोर सी है, तो उसके लिए बता दें तो आपकी बड़ी मेहरबानी होगी। चल ठीक है जनाब। नाज़रीन सवालात आपके हमने सुने, यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब जाएंगे और फिर दोबारा आके इंशाल्लाह आपके जवाबात देंगे। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम रहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे पास एक कॉलर मौजूद हैं, पहले उनसे बात कर लेते हैं। जी अस्सलामु अलैकुम। कौन सा, आप कहाँ से? दुनियापुर से बात कर रहे हैं। जी फरमाइए, कौन साहिबा कहाँ से? रजिया बीबी दुनियापुर से। जी फरमाइए क्या सवाल? हाँ, 4 महीने टाइफाइड बुखार रहा है पीछे और अब ना दिल की धड़कन जो है ना वो बहुत तेज रहती है। अच्छा अच्छा। हाँ जी, घुटनों में बहुत ज्यादा दर्द है, गर्दन के पट्ठों में दर्द है। अच्छा अच्छा। हाँ जी ठीक है, आपको जवाब देते हैं इंशाल्लाह। आप एक और कॉलर से भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। कौन सा, आप कहाँ से? फरियाद अली बात कर रहा हूँ, फैसलाबाद से। फैसलाबाद से रियाज साहब, जी फरमाइए क्या सवाल? जी प्रॉब्लम ये है कि वो ना जो किसान है ना पकाने वाली जगह वो जीते रहती है, फसलों को मैंने चेक करवाया, वो कह रहा है कि संतरियों में उसका ना अल्सर है, संतरियों का वो गैस तबीयत की वजह से ना वो लीक होती रहती है कपड़े भी जो है ना। ठीक है, मैं समझ गया आपकी बात। ठीक जी, हम आपस एक और कॉलर है। अस्सलाम वालेकुम। वालेकुम सलाम जी, मैं सादिया बात कर रही हूँ। हकीम सर मैंने ये पूछना है कि मुझे बहुत ज्यादा गैस्ट्रिक इश्यूज हैं, मैं 35 साल की हूँ, अनमैरिड हूँ और मेरा वजन 63 kg है और 5'5" हाइट है, तो वजन कम जो लोअर पोर्शन है वो ज्यादा बड़ा हुआ, उसका कुछ वजन कम करने का बता दें और गैस्ट्रिक इशू बहुत है उसके लिए कुछ बता दीजिए आसान सा टोटका। ओके हाँ बस एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम, अच्छा इनकी आवाज हम तक नहीं आ रही लेकिन जो भी है इनके चेहरे पर दाने बहुत हैं, हम बताते हैं। और कॉलर हैं कोई? कराची से एक सवाल था, 4.5 साल का बच्चा है, उसको खांसी का मसला है और इसमें यह है कि आपने बही दाना लेना है। बही दाना ये आधा चाय का चमचा जो है आधा कप पानी में डाल के तकरीबन 15-20 मिनट रखिए, इसका लोआब बन जाएगा। वो लोआब को आपको छानना है और फिर वो लोआब तकरीबन आधा आधा चमचा उस बच्चे को पिलाइए। इससे इंशाल्लाह ताला आप देखेंगी कि इसकी जो खांसी का मसला है वो हल हो जाएगा। आजकल थोड़ा सा शहर में भी कुछ पोल्यूशन इतना ज़्यादा है कि एक तरीके से एक वायरल सा फैला हुआ है जिसकी वजह से बुखार भी आ रहा है, खांसी भी आ रहा है, तो एहतियात की जाए और नाक जो है अमूमन जो है वो नमक के पानी से साफ की जाए बच्चों की, और गरारे जो है नमक के पानी से करवाए जाएँ। लेकिन ये बही दाने के लुआब के साथ इनका मसला हल हो जाएगा। नदीम साहब हैदराबाद से, इन्होंने गर्मी दाने का बताया कि गर्मी आने वाली है और तमाम अफराद को दाने निकलते हैं। इसमें दो चीज़ें आप कर लें, चरायता नेपाली ले लें और इसे तकरीबन 25 ग्राम के करीब जो है 1 लीटर पानी में डाल दीजिए। पूरी रात वो भीगा रहे, सुबह वो पानी तमाम अफराद जो है आधी आधी प्याली या एक प्याली उम्र के लिहाज से पी लें। और अमूमन जो नहाते हैं उसमें मीठा सोडा जो होता है खाने का सोडा वो एक जग में घोल के और पूरे जिस्म में पूरा नहाने के बाद डाल लीजिए और उसे पूरे जिस्म में मल लीजिए। इससे इंशाल्लाह ताला दाने जो निकले हैं वो भी मुरझा जाएंगे और ये चरायता अंदरूनी तौर पर जो है काम करेगा। अंजुम साहिबा क्वेटा से, इन्होंने यूट्रस के मामलात या पीसीओ के मामलात हमसे डिस्कस किए। आप मेरा टेलीफोन नंबर आएगा उसमें आप बात कर लीजिएगा, मैं और बातें जो पूछनी हो पूछ लूँगा। अभी आप फ़िलहाल धमासा बूटी बाज़ार से मंगवा लीजिए और 5 ग्राम धमासा बूटी जो है वो उसका जोशांदा जो 1 गिलास पानी में बनाकर पीना शुरू कर दीजिए। सुंदर साहिबा लाहौर से थी, इन्होंने बताया कि इनका मेदे का भी मसला है, पहले इनको चेस्ट इन्फेक्शन था वो सही हो गया। इसके लिए आप नुस्खा लिख लीजिए, पिपला मोल आप ले लें, 100 ग्राम सौंफ ले लें 100 ग्राम, इसमें पहाड़ी पुदीना 100 ग्राम, ये 3 चीज़ें आप हम वज़न लेके 100-100 ग्राम लेके एक चूरन सा बन जाएगा। ये आधा चमचा आप हर खाना खाने से पहले खा लिया कीजिए, इंशाल्लाह जो मेदे में आपके बोझ वगैरह वो बेहतर हो जाएगा। यासिर साहब मुल्तान से, इन्होंने बताया कि इनको ब्लड प्रेशर अचानक हाई हो गया था और अब बेहतर है, कमज़ोरी बहुत ज़्यादा है। आप 2 चीज़ें लिख लीजिए, बरहमी बूटी और अस्सुखुद्दूस हम वज़न लेके आप इसको पिसवा लीजिए। इससे ये होगा कि जो असरात दिमाग में हैं वो बेहतर हो जाएंगे। और इसी तरीके से ताकत के लिए जो सबसे उम्दा चीज़ है वो ये कि बकरे के गोश्त की जो हड्डियाँ होती हैं उनका सूप पीना शुरू कीजिए और जौ का दलिया शहद मिला के जो है आप सुबह नाश्ते में लीजिए। इससे इंशाल्लाह आपका जो कमज़ोरी का मसला है वो भी हल हो जाएगा। अमीर बख्श साहब कराची से और सद्दाम साहब क्वेटा, ये 2 नाम मैं बता रहा हूँ, अमीर बख्श कराची और सद्दाम साहब क्वेटा, दोनों का मसला जो है बवासीर खूनी का है। तो इसके लिए आप ये कुछ दवाएं लिख लीजिए कि रसौत 100 ग्राम ले लीजिए, संजराहत 100 ग्राम ले लीजिए, दमुल अखवाइन 50 ग्राम ले लीजिए, 100-100 ग्राम रसौत और संजराहत और दमुल अखवाइन 50 ग्राम तीनों को अच्छी तरह पिसवा के और 2 ग्राम के करीब सुबह शाम लीजिए। और इसी तरीके से फिटकरी जो है वो पिसवा लीजिए और उसको आबे दस्त के बाद जो है मसों में लगाएं, तो इससे इंशाल्लाह काफ़ी बेहतरी आ जाएगी। दुनियापुर से रज़िया साहिबा, और इन्होंने बताया कि टाइफाइड इनको बच्चों को या इनको हुआ था और जिस्म में दर्द बहुत ज़्यादा है। तो 2 चीज़ें, मरवारीदी जो है इस एक नाम है दवा का, मरवारीदी खमीर है मरवारीदी, इसमें सच्चे मोती होते हैं। तो अमूमन जिन लोगों को भी टाइफाइड का मर्ज होता है उसके बाद बुखार कंट्रोल हो जाता है तो ये कम अज़ कम 3 महीने तक खमीर है मरवारीदी लेने, क्योंकि इसमें जो मामलात होते हैं टाइफाइड के बाद जो है जो ज़ख़म हो जाते हैं अंतड़ियों में या तो वो मामलात भी बेहतर करता है। ये जो इसमें सच्चे मोती होते हैं इसे हम खमीर मरवारी कहते हैं, ये शुरू कर दीजिए। और सौंठ 100 ग्राम और सूरन जानशीरी 100 ग्राम हम वज़न पिसवा लीजिए और सुबह शाम 5-5 ग्राम लीजिए। इससे इंशाल्लाह ताला आपके दोनों मसाइल अल्लाह बेहतर कर देंगे। फैसलाबाद से रियाज साहब कहते हैं कि इनको अल्सर का भी मसला है, तेजाबियत का भी मसला है। इसमें जो मामलात हैं वो आप मुझे चाहें तो टेलीफोन कर लीजिएगा। और इसी तरीके से अभी आप फ़िलहाल तुख्मे रेहान ले लीजिए, तुख्मे रेहान 100 ग्राम आप ले लें और छोटी इलायची जो है उसके दाने जो है वो 25 ग्राम। तो इसे करना ये है कि 100 ग्राम तुख्मे रेहान और 25 ग्राम छोटी इलायची के दाने दोनों को तवे में अच्छी तरह भून लीजिए और इसमें 100 ग्राम मिश्री शामिल करके पीस लीजिए। ये पाउडर सुबह शाम 5-5 ग्राम आप लेना शुरू कीजिए और इससे आप देखेंगे कि इंशाल्लाह जो अंदरूनी अल्सर और उसके लिए बेहतरीन दवा है इसका इस्तेमाल आप कीजिए और शरबत बजूरी का इस्तेमाल कीजिए ताकि पेट में आपके ठंडक रहे। और तेजाबियत के लिए ये है कि लाल मिर्च, गाय का गोश्त और इस किस्म की चीज़ें आप बिल्कुल बंद कर दीजिए। आपका मसला थोड़ा सा टिपिकल भी है तो उसको मैं आपसे इंशाल्लाह बात कर लूँगा। सादिया साहिबा कराची से, इन्होंने बताया कि इनका वज़न भी ज़्यादा है तो और गैस्ट्रिक के लिए इन्होंने कहा कि कोई बता दें। वज़न के लिए तो मैंने आज एक नुस्खा अभी दिया था कि ये आप इस्तेमाल करें। इसमें बर्ग सुदाब 100 ग्राम है, सफ़ेद ज़ीरा 100 ग्राम है, तरबत सफ़ेद 100 ग्राम है। इन तीनों चीज़ों को अच्छी तरह पीस के 5-5 ग्राम सुबह खाइए, इससे आपका वज़न सही होगा। और जहाँ तक आपने बताया कि गैस्ट्रिक बहुत ज़्यादा है, गैस्ट्रिक के लिए सबसे अच्छी चीज़ ये है कि आप पहाड़ी पुदीना ले लें 100 ग्राम और 50 ग्राम काली मिर्ची और उसमें 100 ग्राम मिश्री डाल के एक चूरन सा बन जाएगा, इसको आप खाना खाने के बाद खाइए। और इसी तरीके से एक कहवे का इस्तेमाल करें जिसमें 2 इंच का टुकड़ा अदरक का, पुदीने की पत्तियां और छोटी इलायची, इसको उबाल के छान के पीजिए तो इससे आपका मसला हल हो जाए। यहाँ पास कोई कॉलर है जी? अस्सलाम वालेकुम। वालेकुम सलाम जी। कौन साहिबा, कहाँ से? शाजिया, मैं इससे खैर से बात कर रही हूँ। जी फरमाइए जी। मेरी अम्मी को शुगर है और उनकी शुगर बहुत हाई रहती है। कितनी होती है फास्टिंग में? 400, 200, 300 इतने तक होती है। अच्छा अच्छा। हाँ जी, गैस का प्रॉब्लम भी उनको ज्यादा रहता है और हड्डियों में दर्द भी रहता है। अच्छा अच्छा। और मेरा अपना मसला है कि ना मेरा वेट बहुत ज्यादा है। आपकी उम्र कितनी है? 28। अच्छा 20। आपका वजन ज्यादा है, ठीक है जनाब, बहुत शुक्रिया आपकी कॉल का। एक और कॉलर थी जिसमें अभी हमें आवाज़ साफ नहीं आ सकी, इन्होंने बताया था चेहरे पर दाने बहुत ज़्यादा हैं। मुल्तानी मिट्टी ले लीजिए और हब्बुल रिशाद, दो चीज़ें आप ले लें, हब्बुल रिशाद और मुल्तानी मिट्टी हम वज़न लेके इसको अरके गुलाब में अच्छी तरीके से घोल के अपने चेहरे पे 2 घंटे अप्लाई कर लिया कीजिए, इससे इंशाल्लाह दाने ख़त्म हो जाएंगे। और इसी तरीके से चरायता बहुत उम्दा चीज़ है खून साफ करने के लिए। चरायता 25 ग्राम 1 गिलास पानी में रात डाल के सुबह छान के ये पानी आप सिर्फ 1 महीना पियेंगे, आपके मसले हो जाएंगे। देखें अभी आखिरी कॉलर जो हमारे पास थी शाजिया साहिबा, तो शुगर के लिए जो मैं समझता हूँ कि मेथी दाना आपको अगर आराम से मिल जाए तो इसका इस तरीके से है कि 25 ग्राम के करीब जो है मेथी दाना पीस के रखिए और रात को अरके गुलाब मंगवाएं, रात को आधी प्याली अरके गुलाब के अंदर ये 25 ग्राम भिगा दीजिए और सुबह इसी तरीके से इसको पानी के साथ खाने, इससे शुगर बहुत कंट्रोल होती है। और इसी तरीके से जामुन के बीज बहुत उम्दा रहते हैं कि जामुन के बीज और इसी तरीके से चरायता बहुत उम्दा चीज़ है, इन दोनों को हम वज़न ले लें और करेला खुश तीसरी चीज़, इनको तीनों को हम वज़न लेके ये पाउडर बना लें, 5-5 ग्राम ये पाउडर लेने से भी शुगर कंट्रोल होती है। अपना जो भी इलाज आप कर रही हैं, चाहे इंसुलिन डिपेंडेंट हैं या आप जो टैबलेट ले रही हैं वो आप बंद ना करें, ये सपोर्टिंग मेडिसन होती हैं जो आपके शुगर को इंशाल्लाह कंट्रोल करेंगी। दूसरी जो अहम चीज़ मैं आपको बताऊं, ये कॉलर कहाँ से, मेरे ख़्याल से कराची से थी शाजिया साहिबा, तो इसमें कराची में जो है अरके गुलाब जो आप लेंगे वो 6 आतिशा होना चाहिए, 3 बार कशीद किया हुआ। तो इससे मैंने देखा कि कई लोगों को गुर्दे के मसाइल, शुगर के मसाइल और जिगर के मसाइल जो है वो बहुत बेहतर होना शुरू हो जाते हैं, तो ये आप देख लीजिए और इसको ले लीजिए। तो नाज़रीन, आज का हमारा जो प्रोग्राम था वो हमने हेपेटाइटिस पे किया और आज का प्रोग्राम बड़ा कारगर था। इसमें हमने जो अपने मतब की जो चीज़ें होती हैं, मतब के जो निचोड़ होता है, एक پریکٹس جو ہوتی ہے اور کئی عرصوں سے، کئی سالوں سے، کئی دہائی سے جو نسخے استعمال ہوتے ہیں، وہ ہم نے آج آپ کے سامنے باقاعدہ اس کو اسکرین پر بھی دکھایا اور آپ کو سمجھایا بھی کہ ہیپاٹائٹس سے ہم بچ کیسے سکتے ہیں۔ اس سے پہلے کہ ہیپاٹائٹس یا جگر کی بیماریوں میں ہم آئیں، ہمیں الکحل والی چیزوں کا استعمال بند کرنا چاہیے، ڈبہ بند چیزیں بند کرنا چاہیے، کولڈ ڈرنک بالکل اپنے فریج سے نکال کے پھینک دیجیے، یہ ان چیزوں سے آپ کم سے کم احتیاط کر سکتے ہیں۔ اللہ تعالیٰ آپ سب کا حامی و ناصر ہو۔ اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت۔ السلام علیکم ورحمۃ اللہ۔